మారా తింటూ క్రాపారా అయ్యా పని భందీనా మరిచు తిమ్రై హద్బాట छुटनु परे तिम्रो साथबाट हो छुटनु परे तिम्रो साथबाट सँगै मरौला म पहिले मरे भने एक्लै मरौला हो तिमी पहिले मरौ भने सँगै मरौला म पहिले मरे भने एक्लै मरौला जुगै भरि यसै गरी जुगै भरि यसै गरी माया गरौला बरु मारा तिन्टु आँखा खुल्दा खेरि एउटा मर गीत लेखु तिम्रै मुस्कान हेरी हो तिम्रै मुहार देख्न पाऊ आँखा खुल्दा खेरि एउटा मर गीत लेखु तिम्रै मुस्कान हेरी झरी बनी हटाई दे झरी बनी हटाई दे मन को खडेरी बरु मारा तिन्टू क्रापारा आया पनी भन्दीना मर्छु तिम्रै हातबाट छुट्नु परे तिम्रो साथबाट हो छुट्नु परे तिम्रो साथबाट बरु मारा तिन्टु क्रापा